कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम् वासुदेवम् भज ओम् वासुदेवम् भज वासुदेवम् भज ओम् वासुदेवम् भज भज वासुदेव भज वासुदेवाय हर प्रमात्म प्रेणत क्लेश नाशाय गोविन्दाय नमो नमः हे हरि पहिला जय गारे आउ न हरि हे राम बजाउँदै मुरारी हे हरि पहिला जय गारे आउ न हरि हे राम बजाउँदै मुरारी साँझ बिहान हरि कीर्तन जसले गाउँछन् सुन्छन् हे हरि पहिला झैँ गरी बाँचुन्जेल सुख शान्ति मरे मुक्ति हुन्छन् सबलाई चाहेको मनले तिम्रो लीला जाने जति भक्तलाई सुनाउँछु पुग्छ सबलाई चाहेको मनले मुक्ति देऊ न भक्त सँगै गोकुलमा आउँछु हे हरि दया गर्नी हामीलाई गोकुल हेर मानि किन बालकैमा एक दिन तिमीले माटो खाका थियौ हे हरि दयाका खानी आगर भन्दा देवकीलाई संसार देखाइदियो घट घटमा तिमी छौ सोह्र हजार गोले नि त तिम्रै आशा गर्छन्। जीवात्माको घट घटमा तिमी छौ, ब्रह्मा विष्णु महेश्वर नि तिम्रै दर्शन गर्छन्। सोह्र हजार एक सय आठमा मन परे कि राधा, हे हरिका दामको डालीमा तिमलाई भजे हर्छन् मनका दुख पीर चिन्ता बाधा। दुर्गा दया सरस्वती लक्ष्मी सबलाई शक्ति रामा कृष्णले हो दिने। दुर्गा दया सरस्वती लक्ष्मी सबलाई शक्ति सरस्वती लक्ष्मी पहिला मार्यौ पुतनालाई अनि राक्षस कंस। दुर्गा जया सरस्वती लक्ष्मी रक्षा सधैँ गर्छौ तिमीले साधु सज्जन वंश। कृष्ण तिम्रा लीला छन् काकी सुनेर नहेर म पुछ यो मन छन् कति भाद्र महिना अष्टमी तिथि बुधबारको दिन। कृष्ण तिम्रा लीला छन् कति मथुरामा इच्छा गर्यौ तिमीले जन्म लिन। कृष्ण तिमी मथुरा तिमी मथुरायौ कंसराजले देवकी बसु जेलमा थुन्या थियो। कृष्ण तिमी मथुरायौ देवकीका छवै पुत्र कंसले मारिदियो। बसु कंस छ पुत्र मारी हरि जन्म हेरा मालिना कंस पुत्र मारी देवकीले सातौं गर्व जब धारण गरिन बस्यो कंस पुत्र मारी कृष्णजीका आज्ञाले देवी पृथ्वीमा झरिन देवकीले सात गर्व गर बलिन आठौं गर्व कृष्णजीको अब पालो आयो देवकीले सात गर बलिन पृथ्वीमा हर्ष सुख उमङ्गले छायो ए हरि जगतै भरि तिमले सृष्टि पृथ्वीलाई बढ्दै गयो दुष्ट जनको भार हे हरि जगतै भरि गुरुपधारी रुँदै भन्छिन बर्मा सगर हल्का पार्न देउता सबले तुति गरिए उनकै शरण परे पृथ्वीको भार हल्का पार्न त्यतिखेरै गोविन्दले आकाशवाणी गरे Thank you. अवतार छिटै लिने छु मैले देवाङ्गना देवता सबले गोकुल जन्म लिए अवतार छिटै लिने छु मैले भूको भार हरण गर्ने उनै हरि थिए भूको भार हर्नलाई रोहिणीलाई सातौँ गर्व सारिसकेकी थिइन् आउँछन् हरि भूको भार हर्नलाई यसो मतीका कोखबाट आफै जन्म लिए बलराम दाजु आफू भाइ बनाइ सँगै हुन्छ नि दाजु कृष्ण भाइ बननी चतुर्भुज कृष्णजीले मथुरा अवतार लिए बलराम दाजु कृष्ण भाइ बननी देवकी र वासुदेवलाई पहिला दर्शन दिए बच्चा पनि रुन्छन् रुन्छन् च्या गरेर उज्यालो नहुँदै मलाई गोकुलमा पुर्याउ बच्चा बनी रुन्छन् च्या गरेर गोकुलमा योग माया छन् मथुरामा लियाउ मायालाई देवकीका काखमा राखिदिए रातारात मैले म नातारी पाले परा बिउजे सबै नष्ट भएका थिए बच्चै रुबली खेल्या छन् जो Thank you.